यस्तो थियो भने विकल्प व्यवस्थापन मा कुन चाहिँ चरण बढी महत्त्वपूर्ण हुन्छ, कुन चाहिँ स्टेज भनेको छ है त्यहाँ अङ्ग्रेजीमा चाहिँ कुन स्टेज बढी महत्त्वपूर्ण हुन्छ भनेर छ, कुन स्टेज महत्त्वपूर्ण भन्यो, कुन तह बढी महत्त्वपूर्ण हो, नेपालीमा तह भनेको छ, अङ्ग्रेजीमा चाहिँ स्टेज भनेको छ। तह भन्नाले चाहिँ एउटा साथी भन्नु सर स्थानीय तह बढी महत्त्वपूर्ण छ भन्दा हुँदैन, त्यो चाहिँ त्यहाँनिर म पनि सुरु सुरुमा झुकेको थिएँ, ए तह भने स्थानीय तह हुनसक्छ नि त किनभने नजिकमा भने त त्यही नै हुन्छ, तर त्यो अङ्ग्रेजीमा क्वेसन त्यही भएर तपाईँले अङ्ग्रेजी पनि एकचोटि पढ्नु होला है क्वेसन पढ्नु। अनि विच स्टेज अफ डिजास्टर म्यानेजमेन्ट इज क्रुसियल भनेको छ क्या, डिजास्टर म्यानेजमेन्ट कुन चाहिँ स्टेज बढी महत्त्वपूर्ण हुन्छ भन्दा अब तपाईँले सातवटा चरण भनेको छ नि मैले, कुन चाहिँ चरण बढी महत्त्वपूर्ण होला पहिले होला नि सर, पूर्व तयारी नै महत्त्वपूर्ण हुन्छ, मैले लेख्दा पनि त्यही लेख्छु पूर्व तयारी, पूर्व तयारीको चरण नै महत्त्वपूर्ण हुन्छ, पूर्व तयारीमा के गरिन्छ तपाईँले त्यो उल्लेख गर्नु पऱ्यो, के गरिन्छ सूचना प्रवाह गरिन्छ, उपयुक्त कानुनी संरचनाहरू निर्माण गरिन्छ, पूर्वाधारहरूको निर्माण गरिन्छ, बलियो संरचनाहरू बनाउने कोसिस गरिन्छ, नेपालको सन्दर्भमा पूर्व तयारी छ जहाँ पनि हेर्नुहोस् जहाँ पनि पूर्व तयारी हो प्रिपेयर वेल प्रिपेयर गर्नु भनेको के हो त डिजास्टरबाट बस्नु हो नि त, त्यसरी पूर्व तयारीको चरण महत्त्वपूर्ण हुन्छ, तर तपाईँले यसलाई जस्टिफाई गर्न सक्नुपर्छ, जुन लेखे पनि जस्टिफाई गर्ने हो होइन लजिक दिने हो कुन चरण बढी महत्त्वपूर्ण छ, तर यसो हेर्दाखेरि चाहिँ विपदको चरण भनेको त अब केही गर्नै सक्दैन, विपद खोज उद्धार नहार बाँकी गर्न चाहिन्छ सकिँदैन, क्षतिलाई कम गर्न सकिन्छ, त त्यसको लागि सबभन्दा महत्त्वपूर्ण चाहिँ मलाई लाग्छ है, हुन त तपाईँले जस्टिफाई गर्नु होला, त मलाई चाहिँ के लाग्छ भने न्यू इयर त्यो पूर्व तयारीको चरण बढी महत्त्वपूर्ण हुन्छ, किन भन्दा यसमा हामीले चार पाँचवटा काम, एउटा सूचना प्रवाह गर्छौँ, तालिम दिन्छौँ, एउटा चाहिँ टोलीलाई सक्रिय टोली बनाउँछौँ, रेस्क्यु टिम बनाउँछौँ, त्यसपछि हामीले संरचनाहरू उपयुक्त संरचना निर्माण गर्छौँ, कानुनी आधारहरू संस्था क्षमताहरू अभिवृद्धि गर्छौँ, संस्थाहरूलाई उपयुक्त संस्थाहरू निर्माण गर्छौँ, जनचेतना अभिवृद्धि गर्छौँ, त्यसरी साधन स्रोतको व्यवस्था गर्छौँ, त्यो सबै भयो भने के हुन्छ भन्दा विपद आइहाल्यो भने के हुन्छ क्षति कम हुँदै जान्छ नि आफ्नो आश्रयहरू, त्यसरी पूर्व तयारीको चरण बढी महत्त्वपूर्ण हुन्छ भनेर त्यो एङ्गलबाट तपाईँले देख्नुहुन्छ। अब तपाईँलाई एकदमै सजिलो टपिक छ वातावरण र विकास क्राइसिस म्यानेजमेन्ट भन्दैछ है म, क्राइसिस म्यानेज भनेको चाहिँ खास गरी के हो भन्नु होला भने यो क्राइसिस भनेको चाहिँ एकदमै न्यून क्षतिदेखि लिएर अधिकतम क्षति पनि हुनसक्छ क्राइसिसमा, क्राइसिस भनेको यो चाहिँ नसोचेको चाहिँ यो सूचीबद्ध नभएको विषयमा क्राइसिस आउन सक्छ, यो प्राकृतिक कारणले हुन्छ, जस्तै ज्वालामुखी होइन विपदका घटना पनि क्राइसिसै हुनुहुन्छ किनभने त्यहाँभित्र क्राइसिस सृजना भएकै हुन्छ, त्यस्तै एउटा मानवीय कारणबाट क्राइसिस हुन्छ। अब क्राइसिस म्यानेजमेन्टको चरण भन्यो भने चाहिँ के गर्ने त भन्दाखेरि सबभन्दा पहिला त सङ्गठनमा सङ्कट आउनै नदिने वातावरण तयार गर्ने, सङ्गठन आइहालेमा त्यसको तत्काल रेस्पोन्स गर्ने र क्षति न्यूनीकरणका लागि चालिने सम्पूर्ण कदमहरूको समष्टिगत प्रयास चाहिँ सङ्कट व्यवस्थापन भनिन्छ। सङ्कट व्यवस्थापन तिनवटा कुराहरू याद गर्नुपर्ने हुन्छ, पहिलो कुरा चाहिँ सङ्कट व्यवस्थापन तिनवटा चरण, एउटा पिपिआर भनेर सम्झिनुहोस् फर्मुला, पिपिआर पिपिआर भनेको एउटा प्रिभेन्सन गर्ने हुन्छ, पहिलो कुरा प्रिभेन्सन गर्ने, प्रिपेयरनेस गर्ने पिआरई पिआरई प्रिपेयरनेस, र अर्को भनेको चाहिँ आर भनेको रेस्पोन्स, यी तिनवटा चरणमा यो चाहिँ सङ्कट व्यवस्थापन गरिन्छ। एउटा प्रिभेन्सनको चरण भनेको प्रिभेन्सनको चरणमा के गर्ने भन्नुहुन्छ भने एक नम्बरमा प्रिभेन्सन, दुई नम्बरमा प्रिपेयरनेस, तिन नम्बरमा सङ्कट सङ्कटै आउन नदिने के, सङ्कट आउनै नदिने त्यस्तो खालको कार्य वातावरण तयार गर्नुपर्छ, आउनै नदिने चरण, सङ्कट आउनै नदिने अवस्था सिर्जना, त्यो प्रिभेन्सनको चरण, बचाउको चरण। दोस्रोमा के हुन्छ प्रिपेयरनेस, प्रिपेयरनेस भनेको पूर्व तयारी गर्ने हुन्छ, पूर्व तयारी गर्ने कार्य वातावरण उपयुक्त बनाउने, काम गर्ने अर्गनाइजेसनमा चाहिँ एउटा कर्डियल रिलेसनसिप राख्ने, सबै छ सुमधुर सम्बन्ध राख्ने, उपयुक्त कार्य वातावरणको निर्माण गर्ने, उपयुक्त लिडरसिप छान्ने, नेतृत्व लेभल त सङ्कटलाई सम्बोधन गर्दैन, उपयुक्त कार्य वातावरण तयार गर्ने, यी चाहिँ पूर्व तयारीको चरणमा बचाउने, रेस्पोन्स सम्बोधन के सम्बोधनको चरण हुन्छ र रेस्पो यो चाहिँ सङ्कट आउने बित्तिकै यसलाई चाहिँ क्विक रेस्पोन्स गर्नु पर्ने हुन्छ सम्बोधन गरिहाल्नु त्यसलाई फेरि तिनवटा चरणमा सङ्कट व्यवस्थापन गर्न सकिन्छ र सङ्कट व्यवस्थापनलाई संविधानले संविधानको धारा 273 हेर्नुहोस् नेपालको चाहिँ यो चाहिँ टेरिटोरीमा अथवा नेपालको राष्ट्रिय अस्मितामाथि कुनै प्रश्न चिन्ह लागेमा अथवा समस्या आएमा के गर्छ राष्ट्रपतिले सङ्कटकालको घोषणा गर्न सक्ने व्यवस्था हेर्न सङ्कट सम्बोधन गर्नलाई नेपालको चाहिँ राष्ट्रियता भौगोलिक अखण्डता माथि प्रश्न चिन्ह उठेमा अथवा समस्या आएमा राष्ट्रपतिले के गर्ने सङ्कटकालको घोषणा गर्न सक्ने व्यवस्था गरेको छ बाह्य आक्रमण युद्ध विभिन्न प्राकृतिक प्रकोपहरू सङ्कटहरू आयो भने सङ्कटकाल घोषणा गर्न सक्ने व्यवस्था गरेको छ संविधानले अरू चाहिँ नीति कानुनहरू उयो एउटा अत्यावश्यक सेवा सञ्चालन 2074 अत्यावश्यक सेवाहरू सङ्कट उत्पन्न गर्न पाइँदैन हडताल बन्द गर्न पाइँदैन भनेर उल्लेख गरेको छ अत्यावश्यक सेवा सञ्चालन 2074 सङ्कट व्यवस्थापनलाई कुराहरू चाहिँ गरेको छ भने यति सङ्कटको कुरा चाहिँ विपदको भन्दा अलिकति फरक छ थोरै कुरा मात्र फरक छ अरू कानुनी संरचना त्यही लेख्दा हुन्छ ऐन कानुनहरू त्यही हुन्छ सङ्कट सम्बोधन गर्नको लागि पनि हो विपदका कानुनहरू सङ्कट सम्बोधन गर्नको लागि पनि हो के भन्यो त्यो त अहिले परिभाषामा फरक भइहाल्यो फरक भने चारवटा फरक सम्झिन्छ एउटा चाहिँ मानवीय क्षति हुन्छ विपदमा 2014 हेर एउटा चाहिँ विपदमा जनधनको क्षति भएको हुन्छ सङ्कटमा जनधनको क्षति हुन्छ बुझ्नु सुन्दा उस्तै लाग्छ तर फरक छ सङ्कट सानो वा ठुलो हुन्छ तर विगत ठुलो नै हुन्छ अथवा यसको क्षतिको दृष्टिले ठुलो हुन्छ परिणामको दृष्टिले पनि ठुलो हुन्छ विपद सङ्कट के हुन्छ एउटा व्यवस्थापकले गर्ने निर्णयसँग सम्बन्धित छ अथवा त्यसले सम्बोधन सङ्कट सम्बोधन गर्न सक्छ तर विपद चाहिँ सङ्कट त्यो व्यवस्थापकले गर्ने निर्णयसँग सम्बन्धित छैन त्यसले व्यवस्थापक काम गरिरहेको परिस्थिति हुन्छ विपदसँग सङ्कट जहिले पनि जोडिएको हुन्छ तर सङ्कटसँग विपद आउँदो भन्ने छैन So all disaster, all crisis are not disaster, but all disaster has crisis. Crisis is managed, Sankara. Bajwan, Sankara. Sankara, Sankara, Sankara, Sankara, Sankara, Sankara, Sankara, Sankara, Sankara, Sankara, Sankara, Sankara, Sankara, Sankara, Samhidhanko dhara 273 ma, Nepalko rashtriyata, bhaugolik akhandata, yuddha, bahya akraman, aarthik mandi, adika karan, rashtrapatile ke garna sakcha, sankatka ghoshana garna sakcha. Ra sankatka lai, अब साथीहरू तपाईँलाई एकदमै अर्को महत्त्वपूर्ण इस्युज भनेको चाहिँ वातावरण विकास भन्ने छ है एकदम महत्त्वपूर्ण छ यो पनि जहाँ छ सो धेरैपल्ट सोधिरहेको छ वातावरण र विकास यसलाई इन्भाइरोमेन्ट एन्डमा यो डेभलपमेन्ट भन्छौँ किन यो दुईवटा कुरा चाहिँ एकदम परस्पर विरोधी कुरा जस्तो लाग्छ भने नि यी चाहिँ खास गरी 1980 दशकसम्म खास गरी दोस्रो विश्वयुद्ध अगाडिसम्म वातावरण विकासलाई परस्पर विरोधी अवधारणामा हेरिन्छ किन थाहा छ वातावरण बिना संरक्षण गर्न खोज्दा विकास नहुने र विकास गर्न खोज्दा वातावरण चाहिँ विनाश हुने केही पनि समस्या होइन त्यो एउटा ग्रिन क्यापिटलको अवधारणा आएको त्यसैबाट अलि ग्रिन क्यापिटलको अहिले म भन्छु सम्झाउनुलाई एउटा चाहिँ के हो भने नि साथी वातावरण विकासका लागि वातावरणको आवश्यकता पर्छ कच्चा पदार्थको आवश्यकता पर्छ प्राकृतिक सन्तुलनको आवश्यकता पर्छ विकासका लागि त्यसमा विकास र वातावरण बिच अन्नासी सम्बन्ध छ खास गरी दोस्रो विश्वयुद्धभन्दा अगाडि वातावरण विकासलाई सँगै हेरिँदैन्थ्यो तर दोस्रो विश्वयुद्धपछि जब विश्व औद्योगिकरण बढ्दै गयो अनि शहरीकरणको विस्तार हुँदै गयो त्यसपछि वातावरण समस्याहरू आउन थालेको र विकास चाहिँ वातावरण मैत्री नहुँदाखेरि वातावरणीय प्रदूषणका परिणामहरू बढ्दै गए वातावरण विनाशका परिणामहरू बढ्दै गए त्यसकारण खास गरी 1970 दशकबाट चाहिँ यो वातावरण संरक्षण गर्नुपर्छ भन्ने अभियान चाहिँ व्यापक रूपमा हुन थालेको है याद गर्नुहोस् 1970 1980 दिगो विकासको अवधारणा आयो तपाईँलाई थाहा छैन दिगो विकासको अवधारणा आयो र अहिले 2016-2030 लागि के गर्यो भने एसडिजी भनेको दिगो विकास लक्ष्य भनेर राख्यो नि होइन यसरी यो चरण चाहिँ तिन चार चरणहरू तपाईँले याद गर्नुहोला 1900 विश्वयुद्ध अघिको चरणमा वातावरण विकासलाई महत्त्व दिइरहेको थियो जसरी विकास निर्माणका क्रियाकलाप गर्दा हुन्छ भन्ने थियो दोस्रो विश्वयुद्धको अन्त्य भयो र संयुक्त राष्ट्रको स्थापना भएपछि विश्वमा बढ्दै गएको औद्योगिकरणका कारण वातावरणीय मामिलाहरू अथवा वातावरणीय सङ्कटहरू बढेर गए, हरित ग्यासको उत्सर्जन बढ्यो, ओजोन तहको विनाश बढ्यो। यसको चरण हेर्नुहोस् है साथीहरू, वातावरण विकासको चरण, त्यसपछि विश्वमा विभिन्न प्रकारका जलवायु परिवर्तनका असरहरू देखा पर्न थाले, वन जङ्गलको विनाश हुँदै गयो, प्राकृतिक प्रकोपहरू बढेर गयो। त्यसरी मान्छेहरू झनास भयो, हो हामीले गरेको विकासका क्रियाकलापहरू वातावरणलाई तहस नहस गरिरहेछ भनेर 1970 दशकबाट वातावरण जोगाउनु पर्छ भन्ने अवधारणा व्यापक रूपमा विकास विस्तार भयो। त्यसपछि 1970 ने पृथ्वी दिवस मनाउन थाले, बुझ्नु। त्यसपछि 1971 हेलसिङ्की सम्मेलनहरू भयो, 1972 स्टकहोम सम्मेलन भयो, 1973 साइटिस महासन्धि भयो, 74 विश्व वातावरण दिवस मनाउन थालियो। त्यस 80 दशकमा दिगो विकासको अवधारणा आएर 83 ब्रुटल्यान्ड कमिसन र 87 के भयो फ्युचर ब्रुटल्यान्ड कमिसनले आवर कमन फ्युचर नाम प्रतिवेदन दियो। त्यसै 1990 दशक अर्थात् 1992 विकास र वातावरण सम्बन्धी विश्व सम्मेलन, जसलाई हामी पृथ्वी शिखर सम्मेलन अथवा रियो सम्मेलन भन्छौँ, यो सम्मेलन 4 विषयवस्तुमा महासन्धि गर्यो। के भन्यो? एबिसिएल याद गर्नु होला, क्याटेगोरिकली एजेन्डा 21 बायोडाइभर्सिटी क्लाइमेट चेन्ज र फरेस्ट कन्जर्भेसन प्रिन्सिपल। त्यसपछि जलवायु परिवर्तन असरहरू विषयमा बढ्दै गएर 1995 खोप सम्मेलन सुरुवात भयो र हरेक वर्ष खोप सम्मेलन गर्दा गर्दै अहिले कतिवटा खोप सम्मेलन सम्पन्न भए? 25 खोप सम्मेलन सम्पन्न भइसकेको छ। 1997 जापानको क्योटो सहरमा वातावरण विकास सम्बन्धी क्योटो प्रोटोकल, जसलाई हामी स्वच्छ विकास संयन्त्र भन्नु भन्छौँ, क्योटो प्रोटोकल 2005 लागू भयो, 97 क्योटो प्रोटोकल भयो, 5 लागू भयो। त्यसरी वातावरण विकासकै लागि भनेर 2002 दक्षिण अफ्रिकामा अफ्रिका सम्मेलन गरियो, जोहान्सबर्गमा अफ्रिका सम्मेलन गरियो र अफ्रिका सम्मेलनले दिगो विकासलाई उपयुक्त वातावरण तयार गर्नुपर्छ भनेर भन्छ भने 2016-2030 लागि दिगो विकास लक्ष्यमा के भनेको छ भन्दा, दिगो विकास लक्ष्यमा खासै लक्ष्यमा 13, 14, 15 हेर्नु पऱ्यो। लक्ष्य 13 क्लाइमेट एक्सनको कुरा गरेको छ, 14 लाइफ बिलो वाटरको कुरा गरेको छ, अनि 15 लाइफ अन ल्यान्डको कुरा गरेको छ। यसरी हेर्नुहुन्छ भने वातावरण विकासलाई विश्वको रूपमा यी प्रयासहरू भएका छन्। याद गर्नुभयो मैले कालदेखि भने 70 दशकदेखि भने खास गरी एमडिजीले पनि त छोपो होला, एमडिजीलाई छोड्न सक्नुहुन्छ 2000-2015 लागि एमडिजीको कुरा राख्न सक्नुहुन्छ। एमडिजीमा लक्ष्यमा 7 एमडिजीमा 7-8 लक्ष्य छन्, 8 लक्ष्य भए लक्ष्यमा 7 के भनेको छ भन्नुहोस् न, वातावरणीय दिगोपनाको सुनिश्चितता भन्नुहोस्, बुझ्नु। वातावरणीय दिगोपनाको सुनिश्चितता एउटा गरेको छ भने 2016-2030 लागि भनेर दिगो विकास लक्ष्यको लक्ष्य नम्बर कतिले 13, 14, 15 चाहिँ वातावरणीय सन्तुलन कायम गर्ने, यो चाहिँ लक्ष्य 13 जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने, लक्ष्य 14 पानी मुनिको जीवनको संरक्षण र लक्ष्य 15 चाहिँ जमिनको जीवनको संरक्षण गर्ने कुरालाई उल्लेख गरेको विषय छ भनेर यसरी तपाईँले विकास र वातावरणलाई 1970 दशकबाट जोड्न सक्नुहुन्छ, 1971 लेख्न सक्नुहुन्छ, 72 त्यसरी 73, 74 होइन 73 नलेख्दा नि हुन्छ, जैव विविधता सम्बन्धी छ खास गरी साइटिस महासन्धि, 1980 लेख्नै पर्यो, 1987 आवर कमन फ्युचर नामको प्रतिवेदन लेख्नुहोस्, त्यसै 1992 नछोड्नु होला, अनि 2000-2015 2016-2030 र अर्को 2002 पनि लेख्नुहोस्, दिगो विकासको लागि अफ्रिका सम्बन्ध 2002 अफ्रिका सम्बन्ध। यो चाहिँ वातावरण विकासका लागि विश्वव्यापी रूपमा भएका प्रयास हुने साथीहरू। अब वातावरण विकासका लागि नेपालले गरेका प्रयास भनेर सोध्न सक्छ कहिले काहीँ, नेपालले गरेका प्रयास के हुन्? मैले अनुसारको जान दिँदाखेरि आएको क्वेसन है यो, वातावरण मैत्री विकासका लागि गरेका प्रयासहरू लेख्नुहोस् भने सिधै 10 अब प्रयास मात्रै सोध्यो भने तपाईँले एउटा मात्रै लेखेर हुँदैन क्या, राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै प्रयासलाई जोडेर जानुपर्छ, बुझ्नु। राष्ट्रिय प्रयास र अन्तर्राष्ट्रिय प्रयास दुवैलाई जोडेर जानु होला, प्रयास मात्रै सोध्यो कहिले टिपिकल्ली सोध्छ, नेपालले गरेको प्रयासहरू उल्लेख गर्नुहोस् भने अन्तर्राष्ट्रियमा जानु परेन, नेपालले के के गर्यो त्यसमा फोकस हुँदा हुन्छ, बुझ्नु। लेख्न मिल्छ, त्यो त लेख्नै पर्छ, नेपालले गरेको प्रयास हो नि, त्यो नेपालकै प्रयास हो। अब नेपालले गरेको प्रयास अथवा राष्ट्रिय प्रयास भन्यो भने चाहिँ तपाईँले चार पाँचवटा कुरा सम्झिनुहोस् क्या, एउटा चाहिँ छैटौँ यन्त्रबाट लेख्नु भएको हुन्छ, छैठौँ योजनामा के गर्यो अरे वातावरण वातावरण तथा भू उपयोग नीति अवलम्बन गरेको पहिलोपल्ट यही हुन सक्यो भू उपयोग नीति अवलम्बन गरियो सातौँ योजनाले के गर्यो इआइएको अवधारणा लागू गर्यो आठौँ योजनाले के गर्यो दिगो विकास दिगो विकास नौ यो चाहिँ अब अहिले हुँदै चौधौँ योजनाले के गर्यो दिगो विकास एसडीजी कार्यान्वयन सुरु गर्यो होइन र पन्ध्रौँ योजनाले के गरेछ कन्टिन्यू पन्ध्र योजनाले यसलाई चाहिँ दिगो विकासलाई पूर्ण रूपमा पन्ध्र योजना चाहिँ दिगो विकास नै सम्बन्धित छ दिगो विकासको कार्यान्वयन चाहिँ सम्बन्धित छ एकदम मेजर डकुमेन्ट दिगो विकासको लक्ष्य र कार्यान्वयन त्यसै गरेर वातावरण मैत्री विकासको लागि 2050 सालमा पहिलोपल्ट वातावरण संरक्षण परिषदको स्थापना भयो होइन कसको अध्यक्षतामा प्रधानमन्त्रीको अध्यक्षता त्यसपछि 2059मा के भयो भन्नुहोस् दिगो विकास एजेन्डा लागू भयो नेपालमा दिगो विकास एजेन्डा है एजेन्डा लागू भयो त्यसपछि 2063 संविधानले पहिलोपल्ट के गर्यो वातावरणको हक स्वच्छ वातावरणको हकलाई है नेपालको अन्तरिम संविधानमा है यो स्वच्छ वातावरणको हकलाई मौलिक हकमा स्थापित गर्यो त्यसपछि 2067 जलवायु परिवर्तन नीति ल्यायो परिवर्तन नीति लागू गरियो 2072 संविधानले के भन्छ भन्नुहोस् त 2072 संविधानले के भन्छ दिगो विकास प्रतिको प्रतिबद्धता प्रस्तावना नै छ नि प्रस्तावना त्यो त मैले भन्नै पर्यो नि तपाईँ चारवटा कुरा कन्टेन्ट छ भन्नु त दिगो विकास धारा 30 धारा 30 स्वच्छ वातावरण त्यस पछाडि नीति छ 51 धारा 51 प्राकृतिक स्रोत संरक्षण संवर्धन दिगो उपयोग र अनुसूचीहरूमा वातावरण मैत्री विकासलाई पर्याप्त व्यवस्था गरिएको छ ठिक छ त्यति मात्र होइन दिगो विकासका लागि भनेर हामीले विभिन्न प्रकार संरक्षण क्षेत्रहरू घोषणा गरेका छौँ 23.39 प्रतिशत संरक्षण क्षेत्र छन् राष्ट्रिय यो चाहिँ विभिन्न प्रकारका वनहरू 44.74% वन छ त्यसै गरेर हामीसँग अर्को के छ भन्नु छ राष्ट्रिय निकुञ्जहरू छन् वातावरण मैत्री विकासको अवधारणा अवलम्बन गरेको छ दिगो विकासका लक्ष्यहरू कार्यान्वयन सुरु गरेको छ होइन यी चाहिँ केही नेपालले गरेका प्रयासहरू अब तपाईँलाई एउटा मेजर क्वेसन के सोध्छ भने यसबाट वातावरण र विकास बिचको अन्तर सम्बन्ध सोध्छ क्या वातावरण विकास बिचको अन्तर सम्बन्ध के छ भन्छ तपाईँले वातावरणले विकासका लागि के दिन्छ याद गर्नु पर्यो वातावरणले विकासका लागि के दिन्छ एउटा यो जान्नुहोस् अर्को सन्तुलित विकासले सन्तुलित विकासले वातावरणको लागि कसरी मद्दत गर्छ वातावरण संरक्षणमा सन्तुलित विकासले वातावरण संरक्षणमा संरक्षणमा कसरी योगदान पुर्याउँछ वातावरण विकासका लागि र विकास सन्तुलित वातावरणले विकासका लागि के दिन्छ यो कुरा याद गर्नु बुझ्नु पर्यो विकास वातावरणले विकासका लागि के दिन्छ त भन्नु त एउटा स्रोत साधनको उपलब्धता दिन्छ यहाँ अर्को औद्योगिक कच्चा पदार्थ दिन्छ औद्योगिक कच्चा पदार्थ औद्योगिक कच्चा पदार्थ यहाँ छुट्याउन सक्नुहुन्छ स्रोत साधन भन्दा भेग भयो बृहत विषय भयो कच्चा पदार्थ ठ्याक्कै उद्योगलाई चाहिने क्या कच्चा पदार्थ दिन्छ अर्को स्थान दिन्छ कहाँ विकास गर्यो त होइन वातावरण विकास गरेर स्थान दिन्छ अर्को के दिन्छ होला विकासका लागि दिगोपना कायम गर्छ विकासको दिगोपना दिगोपना कायम गर्छ यसले विकासको दिगोपना क्या विकासलाई दीर्घकालीन रूपमा दीर्घजीवी बनाउँछ यसले विकासको दिगोपना कायम गर यति कुरा चाहिँ वातावरणले विकासका लागि दिन्छ अर्को के दिन्छ सन्तुलित विकासले वातावरणको के गर्छ संरक्षणमा जोडिन्छ वातावरण संरक्षण वातावरण संरक्षणमा जोडिन्छ यसले पहिलो कुरा वातावरण संरक्षणमा जोडिन्छ पहिलो कुरा दोस्रो कुरा के गर्दा यसले वातावरणीय दिगोपना कायम गराउँछ वातावरणीय दिगोपना वातावरणीय दिगोपना कायम गराउँछ सन्तुलित विकास र वातावरण संरक्षणमा वातावरणीय दिगोपना कायम गराउँछ संरक्षित क्षेत्रको विस्तार गर्छ होइन संरक्षित क्षेत्र जस्तो हामीले अहिले संरक्षित क्षेत्र विस्तार गर्न मद्दत गर्छ जस्तै वन जङ्गल बढाएर कति पुग्यो 44.74% बन्द यो विकास हो नि राष्ट्रिय निकुञ्ज कतिवटा पुर्यायो 12 10 बाह्रवटा बनायो यो विकास हो नि त्यस कारण संरक्षणमा विस्तार गर्न मद्दत गर्छ। सन्तुलित विकासले वातावरण संरक्षणमा कसरी योगदान पुर्याउँछ भन्नुहुन्छ भने, यसले चाहिँ सन्तुलित विकासले वातावरणीय संरक्षणमा जस्तो यो जैव विविधताको संरक्षणमा यसले जोड दिइरहन्छ। जैविक विविधताको संरक्षण हरित गृह ग्यासको के गर्छ, कटौती गर्छ होइन, हरित गृह ग्यासको ग्यासको कटौती गर्न मद्दत गर्छ। सन्तुलित विकासले मात्रै सक्छ, यसले प्राकृतिक विपदहरूलाई के गर्छ, विपदका घटनाहरू प्राकृतिक विपदका घटनाहरूलाई न्यूनीकरण गर्न मद्दत गर्छ। तर तर वातावरण मैत्री विकास नभएमा भनेर पनि लेख्नु पर्छ तपाईँले, वातावरण मैत्री विकास नभएमा के हुन्छ त, अन्तर सम्बन्ध दुवै हुन्छ नि, पोजिटिभ नेगेटिभ दुवै हुन्छ, नभएमा के हुन्छ, पजन्तहरूको विनाश हुन्छ, विश्वव्यापी उष्णता बढ्छ, विश्वव्यापी उष्णता बढ्छ, उष्णता वृद्धि हुन्छ, अर्को के हुन्छ, ग्रिन हाउस ग्यास विश्वव्यापी उष्णता हरेक प्रभाव पनि बढेर जाने भयो, प्रभाव बढ्छ, जैव विविधतामा ह्रास आउँछ, जलवायु परिवर्तन असरहरू बढ्छ, जलवायु परिवर्तनको असर वृद्धि हुन्छ, त्यो हरित गृह ग्यासको कटौती भनेपछि भइहाल्यो, कटौती गर्छ त्यसपछि त्यसलाई पनि लेख्न सक्नुहुन्छ, केही छैन, त्यो चाहिँ म्याटर। त्यसै गरेर यसले वातावरण विकास नभएर आँधी हिउँद, आँधी हिउँद विन्टर, त्यसै गरेर अम्लीय वर्षा, अम्लीय वर्षा, अम्लीय वर्षाका मात्राहरू बढेर जान्छन्, जमिनको उत्पादन र उत्पादकत्वमा के आउँछ, ह्रास आउँछ। अब आजको अर्को टपिक हेर्नुहोस् है, एकदम महत्त्वपूर्ण छ साथीहरू, वातावरण विकासको अन्तर सम्बन्ध कहाँबाट सुरु भयो भन्नुहुन्छ भने, खास गरी वातावरण विकासको अन्तर सम्बन्ध 1980 दिगो विकास, वातावरण र विकास भनेको के भन्नु साथी, वातावरण मैले विकास भनेको दिगो विकास हो, विकास अल्टिमेटली दिगो विकास नै भनेको, वातावरण मैत्री विकासको अर्को नाम दिगो विकास हो। ग्रिन ट्याकिजम भनेको चाहिँ खास गरी यो रेड ट्याकिजम भने तपाईँलाई थाहा छ है, प्रशासनिक क्षेत्रमा रेड ट्याकिजम, प्रशासनिक क्षेत्रमा खास गरी कर्मचारी तन्त्रमा रेड ट्याकिजम छ भने कर्मचारी तन्त्रका चाहिँ विशेषताहरूमा तपाईँले लेख्न सक्नुहुन्छ अथवा यसका ड्रब्याक्सहरूमा लेख्नुहुन्छ, तर विकासको ड्रब्याक्सको रूपमा एउटा ग्रिन ट्याकिजम, ग्रिन ट्याकिजम भनेको के हो भने साथीहरू, विकासको एउटा, विकास हुन नदिने एउटा यस्तो संयन्त्र, यस्तो एउटा चाहिँ मानिसहरू यस्तो ट्र्यापमा फस्दै गएका छन् जहाँ वातावरण संरक्षण गरौँ विकास नहुने, अहिले त्यही भन्छ नि होइन, इआइए गर्नुपर्छ, जिआइए गर्नुपर्छ, भएन भने त्यो योजना क्यान्सल हुन्छ, एकातिर वातावरणलाई विकासको बाधक मानिन्छ, त्यो नै ग्रिन ट्याकिजम हो, वातावरण संरक्षण गर्दै विकासका क्रियाकलापलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यता छ नि होइन, तर अहिले पछिल्लो समयमा के भइदियो भन्नुहुन्छ भने, विकसित राष्ट्रहरू विकासको चरमचुरीमा पुगिसके, औद्योगिकरणमा पनि एकदमै चरमचुरीमा छन्, उनीहरूको आर्थिक अवस्था एकदमै राम्रो छ, क्या पर क्यापिटा इन्कम बढी छ, धेरै उद्योग धन्दा कलकत्ता चलेका छन् र नेचुरल रिसोर्सको युटिलाइजेसन उनीहरूले यति धेरै गर्छन् र अमेरिकाले जति नेचुरल रिसोर्स युटिलाइज गर्छ अन्य सबै देशले युटिलाइज गर्ने हो भने नि पाँचवटा पृथ्वी चाहिन्छ अरे, पाँचवटा पृथ्वी, बट इट्स नट पोसिबल, वी हैव ओन्ली वन अर्थ, छ त पसिबल छैन, त्यस कारण अब विकसित राष्ट्रले के गर्नु थाले, हाम्रो लागि कानुन बनाइदिनु थाले क्या, अब तिमीहरू इआइए गर, जिआइए गर, डिआइए गर, इआइए भनेको इन्भाइरोमेन्टल इम्प्याक्ट नेसन, आइए भनेको इनिसियल इन्भाइरोमेन्टल इक्जामिनेसन, त्यसपछि अरू जिआइए भनेको जियोलोजिकल इम्प्याक्ट एसेसमेन्ट, यस्तो यस्ता चाहिँ टुलहरू ल्याइदिनु थाले क्या, याद गर्नु होला के के ल्याएँ, इआइए, आइए, जिआइए, जिआइए, जस्ता यी चाहिँ वातावरण मैत्री विकासका लागि यी टुलहरूको निर्माण गर्दै अथवा विकास गर्दै जसले गर्दाखेरि अल्प विकसित तथा विकसित राष्ट्रमा विकासै हुन सकेन क्या, अब नेचुरल डिजास्टर बनाउने भनेको 5 वर्ष 6 वर्ष भइसक्यो, अहिले सुरु गर्न सकेन, किन रुख काट्न पाइएन, एउटा रुख काट्न 25 रुपियाँ रोड्छ भन्ने कानुनी मान्यता छ, हेर्नुहोस् 1:25, अब यस्ता संरचना नबन्ने रहेछ नि त, त्यस कारण विकसित राष्ट्रहरूले अल्प विकसित मुलुकहरूको लागि देखाएको क्या, एउटा वातावरण मैत्री विकास गर्नुपर्छ, वातावरण संरक्षण गर्नुपर्छ भनेर देखाएको एउटा चाहिँ एउटा यस्तो यिनीहरू जालमा फसायो कि तिमीहरूलाई हामी कार्बन डाइअक्साइड पैसा दिन्छौँ पनि भने फेरि हामीलाई पनि लोभ लागिरहेछ, यहाँ त ट्र्यापमा फसे क्या, अर्को विकास यसलाई भन्छ ग्रिन ट्याक्स, क्लियर, बुझ्नु ग्रिन ट्यापिटो भनेर बुझ्नु पनि हरियाली मार्समा पाइँदैन, हरियाली मार्समा नपाउँदाखेरि विकासै नहुने भयो त ट्याप सोध्छ, त्यो चाहिँ ट्यापिटो। तर पनि हामीले वातावरण मैत्री विकास गर्नुको विकल्प चाहिँ छैन, अथवा विकासका क्रियाकलाप वातावरण मैत्री भनेर गरियो भने एउटा एकातिर कार्बन डाइअक्साइड लाभ लिन सक्ने भयो, अर्कोतिर वातावरण पनि संरक्षण, पर्यावरण पनि संरक्षण हुने भयो, त्यो अवधारणालाई ग्रिन क्याप्चर हुन्छ। र इआइए भनेको चाहिँ तपाईँलाई अलिकति वातावरण मैत्री विकासमा एउटा महत्त्वपूर्ण टुल हो, इआइए याद गर्नु। यसलाई भनिन्छ वातावरण प्रभाव मूल्याङ्कन भन्छ, होइन म आउँछु है। वातावरण प्रभाव मूल्याङ्कन भनेको के हो पहिला हेर्नु है त, कुनै पनि प्रस्तावको, कुनै पनि विकासका प्रस्तावहरू कार्यान्वयन गर्नु अगाडि त्यो विकासको प्रस्तावले वातावरणमाथि के कस्तो क्षति पुर्याउँछ भन्ने कुराको पूर्व लेखाजोखा गरी प्रतिवेदनसम्म गर्ने कार्यलाई हामी के भन्छौँ, इआइए भन्छौँ। बुझ्नु, यसको अवधारणा विश्वविद्यालयमा 1970 अमेरिकाबाट आएको अवधारणा हो, युएसएबाट आएको अवधारणा, र नेपालमा भन्नुहुन्छ नि सातौँ योजनाबाट, नेपालमा सातौँ योजनाबाट आएको अवधारणा, नेपालले सातौँ योजनाले के गर्यो, इआइए लाग्यो। र इआइए गर्नुभन्दा अगाडि गरिने अध्ययन अनुसन्धानलाई चाहिँ आइई भनिन्छ। आइई भनेको चाहिँ इनिसियल इन्भाइरोमेन्टल एक्जामिनेसन हो, यो चाहिँ प्रारम्भिक वातावरण मूल्याङ्कनले अब वातावरण प्रभाव मूल्याङ्कन गर्नुपर्छ भन्ने देखायो भने ठुला ठुला आयोजनाको लागि दुवै गर्नुपर्ने जरुरी हुन्छ, तर साना आयोजनाको लागि इआइए मात्र पनि, के अरे आइई पनि हुनसक्छ। आइई भनेको चाहिँ संक्षिप्त अध्ययन हो, इआइए भनेको विस्तृत अध्ययन हो, र यो वातावरण मैत्री विकासको निकै महत्त्वपूर्ण टुल हो, निकै महत्त्वपूर्ण औजार मानिन्छ इआइए, किनभने यसमा चाहिँ वातावरण मैत्री विकासले गर्ने असर मात्रै हुँदैन क्या, यसको असर घटाउन के कस्ता उपायहरू अवलम्बन गर्नुपर्छ र त्यसको विकोपनाका लागि के कस्ता नीतिहरू अवलम्बन गर्छ, के कस्ता का यो चाहिँ प्रक्रियाहरू अवलम्बन गर्नुपर्छ भन्नेसम्मको सुझाव हुन्छ क्या त्यसमा, त्यसरी व्यापक अध्ययन भने इआइएको बारेमा कहीँ लेख्नु पऱ्यो भने यी कुराहरू चाहिँ हजुर जिआइए भन्ने जियोलोजिकल इम्प्याक्ट एसेसमेन्ट अथवा भौगोलिक प्रभाव मूल्याङ्कन भन्छु क्या जियोलोजिकल। अब अर्को तपाईँलाई एकदम महत्त्वपूर्ण टपिक अर्को फोहोर मैला व्यवस्थापन हुनेछ, फोहोर मैला व्यवस्थापन एकदम महत्त्वपूर्ण टपिक छ, वेस्ट म्यानेजमेन्ट के हो, फोहोर मैला भने के हो भन्नुहोस् तपाईँले, अब सुन्दाखेरि एकदम सजिलो भन्न खोज्यो लेख्न खोज्यो नआउने विषय है, फोहोर मैला भने अब काम नलाग्ने सडे गलेका पुनः पटक पटक प्रयोगमा आउन नसक्ने वातावरणलाई हानि पुर्याउने मानव तथा अन्य जीव जीवको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने सम्पूर्ण जैविक तथा अजैविक वस्तुहरूको संयोजन अथवा सङ्ग्रहलाई नै हामी के भन्छौँ, फोहोर मैला भन्छौँ। भन्नु त एकचोटि के रहेछ, काम नलाग्ने कुहिएका सडे गलेका प्रकृतिलाई हानि पुर्याउने मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने अजय वस्तुहरूको समष्टिलाई नै फोहोर मैला भन्छ, तपाईँले आफ्नो भाषामा डिफाइन गर्नुभयो हुन्छ, त्यसको क्यारेक्टर चाहिँ त्यो त्यो कुराहरू समावेश गर्नुहोस् क्या तपाईँ, फोहोर मैला भन्ने बित्तिकै के बुझिन्छ भन्दा एउटाको त काम नलाग्ने हुनु पर्यो, पुनः प्रयोगमा ल्याउन नसक्ने हुनु पर्यो, अर्को के हुनु पर्यो, सडे गलेका कुहिएका अथवा रिसाइकल र युज पनि गर्न नसक्ने वस्तुहरूको समग्रलाई अथवा समग्रतालाई नै हामी फोहोर मैला भन्छौँ। वातावरणलाई वातावरण संरचना ऐन 2076 फोहोर मैलालाई डिफाइन गरेर चाहिएको चाहिँ वातावरण संरचना ऐन 2076 के भन्छ भने फोहोर मैला भनेको चाहिँ वातावरणलाई ह्रास ल्याउने गरी निष्कासन गरेका ठोस तरल ग्यास लेदो धुवाँ विकिरण आदि पदार्थ सम्पूर्णलाई के भन्छ, फोहोर मैला भनिन्छ। भनेले उल्लेख गरेको छ भने फोहोर मैला व्यवस्थापन ऐन 2068 फोहोर मैला व्यवस्थापन ऐन 2068 के भनेको छ भने हानिकारक फोहोर मैला, रासायनिक फोहोर मैला, घरेलु फोहोर मैला, औद्योगिक फोहोर मैला, स्वास्थ्यजन्य फोहोर मैला आदिको समग्रलाई तलाई नै हामी के भन्छौँ, फोहोर मैला भन्छौँ भनेर यसले फेरि पाँचवटा भागमा क्याटेगोराइज गरेको छ। एउटा चाहिँ घरेलु फोहोर मैला, दोस्रो औद्योगिक फोहोर मैला, तेस्रो रासायनिक फोहोर मैला, चौथो हानिकारक फोहोर मैला र पाँचौँ चाहिँ स्वास्थ्यजन्य फोहोर मैलालाई फोहोर मैला भनिन्छ। र यसले अझ भेगमा के डिफाइन गर्यो भने पुनः पटक पटक प्रयोगमा आउन नसक्ने गरी सरकारले पटक पटक सूचना प्रकाशन गरेर निष्कासन मतलब उल्लेख गरेका सम्पूर्ण विषयहरूलाई फोहोर मैला भनी परिभाषा गरेर सूचना प्रकाशन गरेर निकालेका राजपत्रमा निकालेका सम्पूर्ण वस्तुलाई फोहोर मैला भनिन्छ भनेर एकदम भेग डेफिनेसन गरेको छ। तपाईँले पाँच प्रकारका फोहोर मैलालाई जान्नु। अब फोहोर मैलाका प्रकार भन्नुभयो भने कति प्रकारका हुन्छन्, सामान्यतः तिन प्रकारका फोहोर मैला हुन्छन्। एउटा एउटा जैविक हुन्छ, नेपालमा 70-80% जैविक, जैविक भनेको बायोडिग्रेडेबल, बायोडिग्रेडेबल कुहिन सक्ने वातावरणमै हुन्छ। दोस्रो अजैविक हुन्छ, अजैविक भनेको नन बायोडिग्रेडेबल, यो 20-30% हुन्छ भने। अर्को भनेको चाहिँ ल्यान्डफिल, ल्यान्डफिल जन्य फोर्मुला जसलाई विसर्जन गर्नुको विकल्प छैन, क्या विसर्जन गर्नुको विकल्प छैन, त्यस्ता फोर्मुला चाहिँ ल्यान्डफिल जन्य फोर्मुला। बायोडिग्रेडेबल जैविक, नन बायोडिग्रेडेबल अजैविक, नन बायोडिग्रेडेबल र ल्यान्डफिल। ल्यान्डफिल चाहिँ कस्तो हुन्छ? ल्यान्डफिल भनेको विसर्जन गर्नुको विकल्प छैन, जस्तो इलेक्ट्रोनिक फोर्मुला हेर्नु न, तपाईँको म त्यो सिसा हो, तपाईँले फुटाउनु भयो मोबाइल झारामझुङ गयो, न त्यो रियुज हुन्छ न बन्छ न फेरि पुनःपटपट प्रयोग गर्न सकिन्छ न त्यसलाई रिसाइकलै गर्नु सकिन्छ, त्यसलाई ल्यान्डफिल गर्नुको विकल्प छ त। ल्यान्डफिल भनेको विसर्जन, क्या विसर्जन गर्नुको विकल्प छैन। र फोर्मुला व्यवस्थापन ऐन 2068 के भन्यो भने नि साथी, फोर्मुला व्यवस्थापन ऐन 2068 चाहिँ फोर्मुलालाई 5 भागमा क्याटेगोराइज गरेको छ। अघि मैले भने घरेलु फोर्मुला, औद्योगिक फोर्मुला, रासायनिक फोर्मुला, स्वास्थ्य फोर्मुला र हानिकारक फोर्मुला। पुनर्प्रयोग गर्न सकिने फोहोर मैला व्यवस्थापन भनेको फोहोर मैला त उत्पन्न हुन्छ नै, हेर्नुहोस् होइन, फोहोर मैला उत्पादित फोहोर मैलालाई पहिला त स्रोतमा न्यूनीकरण गर्ने, हेर्नुहोस् है, फोहोर मैला व्यवस्थापन भनेको स्रोतमा न्यूनीकरण गर्ने, स्रोतमा न्यूनीकरण, स्रोतमा न्यूनीकरण गरेपछि के गर्नुपर्ने हुन्छ, सङ्कलन गर्ने, त्यसरी के गर्ने, ढुवानी गर्ने, ढुवानी गरेपछि के गर्ने, प्रशोधन, प्रशोधन गर्ने, प्रशोधन गरेपछि के गर्ने, प्रशोधन गर्ने, त्यसपछि अन्तिममा के गर्ने, विसर्जन, विसर्जन गर्ने, सम्मका क्रियाकलापको समष्टिगत स्वरूपलाई हामी के भन्छौँ, फोर्मुलाको उत्पादन न्यूनीकरण गर्ने, उत्पादित फोर्मुलाको पुनः प्रयोग गर्ने, पुनः संशोधन मतलब प्रशोधन गर्ने, त्यसपछि अन्तिममा गएर विसर्जन गर्ने सबका क्रियाकलापको समष्टिलाई फोर्मुला व्यवस्थापन भनिन्छ। फोर्मुला व्यवस्थापनका चरणहरू भने पनि तपाईँले यसरी लेख्नु पर्ने हुन्छ, फोर्मुलाको स्रोतमा न्यूनीकरण गर्ने, त्यसपछि वर्गीकरण पनि लेख्नु चाहिँ, अब वर्गीकरण गर्ने, प्लास्टिक जाने फोर्मुला, धातु जाने फोर्मुला, कुहिने फोर्मुला, नकुहिने फोर्मुला भने त्यो हस्पिटल हुन्छ नि, त्यो चाहिँ यसरी वर्गीकरण गर्ने, वर्गीकरण गरेको फोहोरलाई सङ्कलन गर्ने, सङ्कलन गरेकोलाई ढुवानी गर्ने, ढुवानी गरेकोलाई प्रशोधन गर्ने र अन्तिम विसर्जन गर्नेसम्मका क्रियाकलापको समस्यालाई फोहोर मैला व्यवस्थापन भनिन्छ। र फोहोर मैला व्यवस्थापन गर्ने कार्य चाहिँ स्थानीय तहको हुनेछ भनेर सबै कानुनहरूले भनेको छ, स्थानीय तहको है, याद गर्नु, फोहोर मैला व्यवस्थापन कसको जिम्मा हो, स्थानीय तह, स्थानीय तहको जिम्मा हो, हजुर, प्रशोधनलाई चाहिँ रिसाइकल गर्ने, प्रोसेसिङ रिसाइकल, त्यसमा के के पर्छ हजुर, त्यो प्रशोधनमा के, प्रशोधनमा त अब त्यसलाई चाहिँ नयाँ नयाँ चिजहरू बनाउने कि, जस्तै मल बनाउन सकिन्छ, प्लास्टिक छ भने अर्को प्लास्टिकको भाँडाहरू बनाउन सकिन्छ, प्रशोधन भने त्यही रिसाइकल, रिसाइकल ऊर्जामा रूपान्तरण गर्न सकिन्छ, र लास्टमा चाहिँ विसर्जन, क्या विसर्जन भनेको ल्यान्डफिलिङ, ल्यान्डफिलिङ, ल्यान्डफिलिङ गर्नुको विकल्प छैन, त्यो भनेको मेन फोर्मुला त्यही हो। अब हेर्नुहोस् है, फोहोरमैला व्यवस्थापन ऐन 2068 के भने फोहोर मैलाको व्यवस्थापन गर्ने कार्य स्थानीय तहको भूमिकामा को स्रोतमा लिस्टमा राखेको छ, र स्थानीय तहको भूमिका के हो, चार पाँचवटा कुरा याद गर्नुहोस्। स्थानीय तहले पहिलो कुरा त आधारभूत सरसफाई सेवा उपलब्ध गराउने भनेर नेपालको संविधानले, त्यसपछि आएर फोहोरमैला व्यवस्थापन 2068 र अर्को चाहिँ स्थानीय सरकार सञ्चालन 2074 फोहोरमैला व्यवस्थापन गर्ने कार्य स्थानीय तहको हुनेछ भनेको छ। स्थानीय तहको भूमिका के हो भन्दाखेरि, एउटा त आधारभूत सरसफाइको व्यवस्था गर्ने, टोयलेटहरू छैन भने टोयलेट बनाउन लाउने, पानीको व्यवस्था छैन भने पानीको व्यवस्था गर्ने, त्यो स्थानीय तहको कामभित्र पर्छ। दोस्रो, सरसफाई सम्बन्धी सचेतना अभिवृद्धि गर्ने। तेस्रो, गैर सरकारी संस्था र अन्य निजी क्षेत्रसँग साझेदारी गर्ने, स्थानीय तहको काम हुन्छ त्यो फोहोरमैला व्यवस्थापनको लागि। जस्तो काठमाडौँ महानगरपालिका के गर्छ भने त निजी क्षेत्रसँग साझेदारी गर्छ अथवा निजी क्षेत्रसँग सम्झौता गरेर उसले चाहिँ ट्रकहरू पठाउँछ, ट्र्याक्टरहरू पठाउँछ, सिटी बजाउँदै आउँछ, लान्छ, त्यो चाहिँ व्यवस्थापन गर्ने, कति बेला सङ्कलन गर्ने, कहिले चाहिँ सङ्कलन गर्ने, समय, स्थान, शुल्कहरू पनि निर्धारण गर्छ स्थानीय तहले। अर्को चाहिँ यसले ल्यान्डफिलको लागि ठाउँहरूको व्यवस्थापन गर्छ, कहाँ गएर फाल्ने हो भन्ने कुरा, नयाँ नयाँ उपकरणहरूको व्यवस्था गर्छ, तोकेको मानदण्ड बमोजिम फोहोरमैला सङ्कलन गरेन भने दण्ड जरियाको पनि व्यवस्था गर्छ। यो चाहिँ अब फोर्मला व्यवस्थामा पाँचवटा विधिहरू याद गर्नु। एउटा चाहिँ ल्यान्ड फिलिङ गर्ने छ, त्यो फोर्मला व्यवस्थाको पहिलो विधि ल्यान्ड फिल गर्ने, बुझ्नुभयो? ल्यान्ड फिलिङ गर्ने हो, जमिनमा लगेर भर्ने, खन्याउने। जस्तो काठमाडौँ फोर्मेला गुवाको प्रशिष्टो बन्चरी डाँडा आदि लगाएर विसर्जन गर्ने, त्यो ल्यान्ड फिलिङ हो। दोस्रो विधि है, यो फोर्मला व्यवस्था विधिहरू हेर्नुहोस् है, के के विधि प्रयोग गरिन्छ विश्वमा र ल्यान्ड फिलिङको विधि। दोस्रो इन्सिनरेसन अथवा कम्बस्टनको विधि, जलाउने क्या, जलाउने विधि, कम्बस्टनको विधि प्रयोग गरिन्छ। कागजन्य फोर्मेला अथवा बल्ने फोर्मेलालाई सिधै के गर्ने, बालिन्छ। तेस्रो के गरिन्छ, तेस्रो के गरिन्छ, कम्पोस्टिङ, मल बनाइन्छ। चौथो के गरिन्छ, एनर्जीमा कन्भर्ट गरिन्छ, कन्भर्ट इन्टु एनर्जी, जस्तै फोहोरबाट विद्युत निकाल्ने, फोहोरबाट पानी निकाल्ने। पाँचौँमा के गरिन्छ भन्नुहोस् न, प्लाज्मा ग्यासिफिकेसन भन्छ, कम्पोस्टिङ, यो इनर्जीमा कन्भर्ट गर्ने, कन्भर्सन इन्टु एनर्जी। अर्को प्लाज्मा के गरिन्छ नि, प्लाज्मा, प्लाज्मा ग्यासिफिकेसन, सिधै फोहोरलाई ग्यासमा रूपान्तरण गरिदिने, त्यस्तो विधि पनि छ। फोहोरलाई प्लाज्मा ग्यासिफिकेसन भन्छ, ग्यासिफिकेसन। अब विभिन्न ग्यासहरू निकाल्न सक्छ, त्यसलाई प्लाज्माको तापीय विकिरणमा राखिदिने, त्यो सिधै फोहोर चाहिँ अब ग्यास हुन्छ, ग्यासमा रूपान्तरण हुन्छ, प्लाज्मा ग्यासिफिकेसन। अर्को चाहिँ रिसाइकल र रिकभरी गर्ने, अब भएका फोहोरलाई के गर्न सक्नुपर्छ, जस्तो प्लास्टिक छ भने प्लास्टिकलाई रिसाइकल गर्न सकिन्छ, रिकभरी गर्न सकिन्छ, रिकभरी गर्ने, रियुज गर्ने, तिनवटा आएर सम्झे हुन्छ, रियुज, रिसाइकल र रिकभरी, ट्रिपल आर। यी चाहिँ फोर्मुला व्यवस्थाका विधिहरू हुन्। कुन साइन्स छ नम्बरको, हजुर साइन्स इफेक्टिभ छ नम्बरको हुन्छ, यो धेरै इफेक्टिभ हुन्छ, इफेक्टिभ छ नि, किनभने रिसाइकल गर्ने फोर्मुलालाई उत्पादन हुन्छ, त्यसलाई रिसाइकल गर्यो भने त फेरि प्रयोगमा ल्याउन सकिन्छ। अब नेपालमा फोर्मुला व्यवस्थालाई भएका व्यवस्था भने के गर्नुहुन्छ, संविधानले के भन्छ हेर्नु त, स्थानीय तहलाई त्यो संवैधानिक व्यवस्थामा धेरै भनिराख्नु पऱ्यो नि, धारा 30 स्वच्छ वातावरण घरलाई मौलिक हकमा, त्यति मात्र होइन, यही धारामा पिपिपीको अवधारणा पनि राखेको छ, धारा 30 हेर्नुहोस् है, पोलुटर पेज प्रिन्सिपल, हेर्नु त, जसले प्रदूषण गर्छ त्यसैले तिर्नुपर्छ भन्ने अवधारणा छ नि त। अर्को के गर्छ यसले, स्थानीय तहको अथवा यो चाहिँ संविधानका अनुसूचीहरूमा व्यवस्था, स्थानीय तहमा, स्थानीय तहको अधिकार सूचीभित्र फोर्मुला व्यवस्थापनलाई राखेको छ। त्यसपछि नीतिगत व्यवस्था, कानुनी व्यवस्था, तिनवटा कानुन सम्झिनुहोस्, एउटा फोर्मुला व्यवस्थापन 2068 र नियमावली 2070 फोर्मुलालाई अत्यावश्यक सेवाको रूपमा लिएको छ। दोस्रो कानुन के हो भन्नु, स्थानीय सरकार सञ्चालनले फोर्मुला व्यवस्थापन गरेका स्थानीय तहको हुनेछ भनेर उल्लेख गरेको छ। तेस्रो कानुन के हो, वातावरण संरक्षण 2076, यसले के भन्छ, यसले फोर्मुलालाई परिभाषित गरेको छ, ग्यास, लेदो, धुवाँ, विकिरणयुक्त पदार्थ, तरल, ठोस, सबैलाई फोर्मुला भनेर यसले उल्लेख गरेको अवस्था छ भने, हामीसँग 15 योजनाको आधार पत्र छ, त्यसमा हेर्नु भने खानेपानी त सरसफाइ भनेर एउटा छुट्टै कोलम बनाएर त्यसको सोच, लक्ष्य, उद्देश्य भनेर तय गरेको छ, कार्यविधिहरू तय गरेका छन् भने। अर्को दिगो विकासको लक्ष्य नम्बर 6 सम्झिनु होला, लक्ष्य 6 के भन्छ, खानेपानी तथा सरसफाइ, त्यसलाई पनि उल्लेख गर्नु होला, यी चाहिँ केही व्यवस्थाहरू छन्। तर पनि हामीलाई फोर्मुला व्यवस्थापनको लागि यही समस्याहरू छन्, जस्तो हामीसँग फोर्मुलालाई प्रशोधन गर्ने उपयुक्त विधिहरू छैन, हाम्रा कानुनी व्यवस्थाहरू अत्यन्त फितला छन् र फोर्मुला व्यवस्थापन गर्ने कार्य प्राथमिकताभित्रको सूचीभित्र नपरेको विषय हो, राज्यको प्राथमिकताभित्र छैन। अर्को हामीसँग ल्यान्ड फिलिङ गर्ने साइटहरूको पनि अभाव छ, काठमाडौँको फोहोर नुवाकोटा लगेर फ्याल्न थाले, नुवाकोटाहरूले दिन्छन् त दिँदैन नि, एकदम समस्या छ, अवरोध भइरहेछ, अवरोध हुन्छ बेला बेलामा, ठुल्ठुला मागहरू राखेर आउँछन्, त्यसले पनि समस्याहरू जन्माएर हुन्छ। अर्को फोर्मुला व्यवस्थापनका लागि उपयुक्त विधिहरू, जस्तो विश्वमा विश्वव्यापीमा ठुला यस्ता मैले भनेका विधिहरू प्रयोग गरिन्छ, नेपालमा यसको अवलम्बन गरिन्छ, तपाईँ हामीले हौ फोर्मुला हामीले यसरी वर्गीकरण पनि गर्दैन, हामी त्यो फुट्यो भने त्यही हाल्छौँ, अर्को खाना बढ्यो भने त्यही हाल्छौँ, हाम्रो वर्गीकरण गर्ने कुहिने कुन हो, नकुहिने कुन हो, ल्यान्ड फिलिङ गर्ने कुन, हाम्रो वर्गीकरण छैन। तपाईँले वर्गीकरण यसो हेर्नुहुन्छ, अस्पतालतिर चाहिँ हेर्नुहुन्छ है, खाना बढी भयो, खाना एक ठाउँमा, सिसा एक ठाउँमा, सिरिन्ज एक ठाउँमा, त्यहाँ चाहिँ गरिरहन्छ। तर हाम्रो हेर्नु है, हामीले परिक्रमण गरेर राखे पनि सङ्कलन गर्दा फेरि छुट्टै राख्छ त, लान्छ नि, लाँदैन, सबैलाई एकै ठाउँमा हाल्छ, त्यस कारण हाम्रो एकदम यो चाहिँ बेसिक कुराहरू नै हामीसँग फोर्मुला। अर्को फोर्मुला व्यवस्थापन सम्बन्धी जनचेतना पनि अभाव छ, हामी अलि साँझ साँझ भएपछि फोर्मुला बागमती नदीमा लगाएर फ्याँक्दिन्छौँ होइन, फुत्त खसाल्दिन्छौँ, कसैले देख्ला कि भनेर छिटो छिटो पिसाब गर्दै हामी हिँडिरहन्छौँ. अर्को कुरा, सहरमा मलमूत्र त्याग गर्ने उपयुक्त स्थानहरू पनि छैनन् क्या. तपाईँ सहर एक दिन बिहानै घुम्न निस्किनु भने बेलुका हुँदा जम्मा घर पुग्दा मान्छे बिरामी हुन्छ अरे क्या. त्यस्तो परिस्थिति नेपालमा तपाईँले यो जानुभयो रत्न पार्कदेखि तपाईँ बानेश्वर कोटेश्वरसम्म जानुभयो सार्वजनिक शौचालय एकदम हार्डली देख्नुहुन्छ कि. त्यो ठुलो समस्या छ. फोहोर मैला व्यवस्थापन उपयुक्त ढङ्गले गर्नु छैन. ढल निकासको चाहिँ प्रबन्ध छैन. धुवा धुलो बढी, धुवा धुलो, सवारी साधनहरू, अनपिकरण ऊर्जाको बढ्दो प्रयोग छ. यी कारणले गर्दा वातावरणीय प्रदूषण हुने अथवा फोहोर मैला बढी हुने समस्याहरू छन्. र अर्को तपाईँलाई वातावरणीय ह्रास भन्ने टपिक छ है. वातावरणीय ह्रास र वातावरणीय प्रदूषण एउटै कुरा हो. यसका चार पाँचवटा इस्युहरू छन् त्यो म भन्छु. यो अन्तिम है साथीहरू, अब पाँच दस मिनट. वातावरणीय ह्रास र वातावरणीय प्रदूषण यसलाई एकै ठाउँ जोडेर हेर्नुभयो हुन्छ. वातावरणीय प्रदूषण, वातावरणीय प्रदूषण एकदमै यो अहिलेको जन्जबन्द विषय हो है. वातावरणीय ह्रास पनि वातावरणीय प्रदूषणको यो वातावरणीय ह्रासको एउटा कम्पोनेन्ट चाहिँ प्रदूषण पनि हो. तर वातावरणीय ह्रास भनेको अलिक वृहत विषय हो. वातावरणीय ह्रास भनेको खास गरी मानवीय तथा प्राकृतिक क्रियाकलाप कारणले गर्दा वातावरणीय तत्त्वहरूमाथि आएको नकारात्मक प्रभाव के हो भन्छ. वातावरणीय मानवीय मेजर वातावरणलाई ह्रास गर्ने भनेको मानवीय कारणले हो. सो मानवीय तथा प्राकृतिक क्रियाकलाप कारणले गर्दा वातावरणीय तत्त्वहरूमाथि आएको नकारात्मक ह्रास नै के हो, नकारात्मक प्रभाव नै के हो भन्छ. वातावरणीय ह्रास हो. वातावरणीय ह्रास चाहिँ बढ्दो औद्योगिकरण, अव्यवसायी सहरीकरण, वन जङ्गलको विनाश, बढ्दो सवारी साधनहरूको प्रयोग, अनपिकरण ऊर्जा आदिको प्रयोगका कारण वातावरणीय ह्रास चाहिँ विश्वमा बढ्दै गएको जन्तुबद्ध समस्या हो होइन. यसमा एउटा कम्पोनेन्टको रूपमा वातावरणीय प्रदूषण बढ्छ र वातावरणीय प्रदूषण भनेको पनि त्यही हो. मानवीय र प्राकृतिक क्रियाकलाप कारणले गर्दा वातावरणीय तत्त्वहरूमाथि आएको नकारात्मक प्रभाव वातावरणीय प्रदूषण हो. त्यसमा चाहिँ जल प्रदूषण, ध्वनि प्रदूषण, वायु प्रदूषण, त्यसरी खाद्य प्रदूषण, औद्योगिक प्रदूषण जस्ता प्रदूषणहरूलाई हामी डिभाइड गर्न सक्छौँ है, डिफाइन गर्न सक्छौँ वातावरणीय प्रदूषणलाई चाहिँ. अब वातावरणीय प्रदूषण वा वातावरणीय ह्रासका कारणहरूमा तपाईँले एउटा चाहिँ मानवीय कारण देख्न सक्नुहुन्छ, अर्को चाहिँ प्राकृतिक कारण भनेर देख्न सक्नुहुन्छ है. मानवीय कारणहरू के होला सबै कुरा दोहोरिन्छ नै साथीहरू. अघि हामीले धेरैचोटि यसलाई म जस्ट सर्ट आउट गर्दा भन्छु मात्रै. मानवीय कारणमा हेर्नुहोस् त, वन जङ्गलको विनाश, बढ्दो सवारी साधनको प्रयोग, त्यसै गरेर औद्योगिक प्रदूषण, उद्योग धन्दा कारखाना स्थापना, त्यस्तै गरेर विभिन्न प्रकारका सवारी साधनहरू होइन, अनपिकरण बढ्दो प्रयोग, त्यस्तै गरेर रासायनिक मल कीटनाशक विषालीहरूको प्रयोग, त्यसमा वन जङ्गलको विनाश अथवा वन जङ्गलमा डडेलो लाग्ने, वन जङ्गल प्रणाली गरे मानवीय कारण हुने, प्राकृतिक कारणमा बाढी पहिरो, ज्वालामुखी विस्फोटन, हिम पहिरो, हिम वर्षा, हिम नदी विस्फोटन, यस्ता कुराहरू चाहिँ वातावरणीय ह्रास ल्याउने प्रमुख कारण तत्त्वहरू हुन्. अब वातावरणीय ह्रासलाई न्यूनीकरण गर्न अथवा वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्न गरिएका व्यवस्थाहरू सोध्न सक्छ नि त. व्यवस्थामा तपाईँले नहिस्किताइकन तपाईँले त्यही कुरा, संविधानका कुरा, कानुनका कुरा, संस्थागत कुरा, नीतिगत कुरा र अहिले भइरहेका केही कार्यक्रमहरू हुनसक्छन् त्यसलाई तपाईँले उल्लेख गर्नुहुन्छ. जस्तै प्लास्टिक निषेधित क्षेत्र, हर्न निषेधित क्षेत्र, यस्तो जोड्नु क्या होइन. त्यसै गरेर अहिले विष्णुमती सफाई अभियान, बागमती सफाई अभियानको 300 हप्ता कटिसक्यो होइन. यस्ता अभियानहरूले पनि यो चाहिँ वातावरणले संरक्षण गर्ने कुरालाई अभिवृद्धि गर्छन् भनेर तपाईँले यसलाई चाहिँ कन्क्लुड गर्नुपर्ने हुन्छ भन्दै मैले आज क्लास यहीँ सकेँ. तपाईँलाई अल द बेस्ट र अर्को साल सँगै काम गर्न पाइयोस् भन्ने काम